जिनका नाना नबी, जिनका बाबा अली, जिनकी माँ फातिमा, जिनका भाई हसन, वो है मौला हमारे हुसैन, वो है मौला हमारे हुसैन, वो है मौला हमारे हुसैन, मौला मदीने वाले, मौला मदीने वाले, मौला मदीने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, मौला मदीने वाले, मौला मदीने वाले, खैमे सजा रहे हैं वादा निभाने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, पाक दर है जो फातिमा का दर है, ये प्यारे मुस्तफा का मौला अली का घर है, मक्तल में आ गए हैं कुरआन सुनाने वाले, का शाहजादा, यस रब की शाहजादी, निकले सफर को घर से कलमा बचाने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, मौला बसेरा, मुझको रुला गए क्यों खुशियाँ लुटाने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, मौला से सब फूल मुस्तफा के, पतरे को है यही तो दरिया बनाने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, मौला चिखाई, असगर ने तीर खाया, देती थी माँ दुहाई, तीरों के साए में है सजदे में जाने वाले, मौला मदीने वाले, करबल में आ गए हैं करबल बसाने वाले, मौला का इस्तगासा जब سا آواز ارجعی نے آ کر دیا دلاسا، آ میرے پاس آ جا لاشیں اٹھانے والے مولا مدینے والے، کربل میں آ گئے ہیں کربل بسانے والے مولا مدینے والے مولا مدینے والے. ایک شور تھا فلک پر کہتا تھا رب اکبر، جبریل بادلوں کا جلدی بچھاؤ بستر، جنت میں آ رہے ہیں قرآن بچانے والے مولا مدینے والے، کربل میں آ گئے ہیں کربل بسانے والے مولا مدینے والے مولا مدینے والے. سلمان اور شناور خوش بخت ہو علی جی، ریحانی کی تمنا سرور کی جو دعا تھی، خدمت قبول کر لے قسمت بنانے والے مولا مدینے والے، کربل میں آ گئے ہیں کربل بسانے والے مولا مدینے والے. خیمے سجا رہے ہیں وعدہ نبھانے والے مولا مدینے والے مولا مدینے والے.